नमस्ते, आज पनि तपाईँको रेडियो सेट त्यस्तै गरी मोबाइल सेटमा बाल आवाजका केही इम्पोर्टेन्ट कुरा गर्नको लागि म सिजा आइसकेकी छु र यतिखेर मेरो आवाजलाई तपाईँको रेडियो सेट यस्तै गरी मोबाइल सेटमा पुर्याउनको लागि मलाई कन्ट्रोल रुमबाट सहयोग गरिरहनु भएको छ राज दाइले। हजुर, सुनिरहनु भएको छ सबैका लागि सधैँका लागि रेडियो अर्पण 106.5 MHz कार्यक्रम बाल आवाज। र यसै गरी हामीलाई माया गरेर इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि एकैसाथ सुनिरहनु भएको छ, हामीलाई माया गर्नुभएको छ, यसको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु यहाँहरू सम्पूर्णलाई। र साथीहरू, आज पनि तपाईँ हामीलाई हाम्रो स्टुडियोको नम्बरमा कल गर्न सक्नुहुन्छ। 056-56-3332 रहेको छ हाम्रो स्टेसनको नम्बर। यसमा आएर आफ्नो प्रतिभाहरू सबैको सामु उजागर गर्न सक्नुहुन्छ, आफ्नो रेख रचनाहरू सबैको सामु प्रस्तुत गर्न सक्नुहुन्छ। हाम्रो साथीहरू कति ट्यालेन्ट हुनुहुन्छ, कोही साथीलाई गीत गाउन आउँछ, कविता भन्न आउँछ, जोक्स भन्न आउँछ, अनि साथसाथै क्यारिकेचर गर्न आउँछ भने पनि डेफिनेटली हाम्रो स्टेसनको नम्बरमा कल गरेर देखाउन सक्नुहुन्छ। साथीहरूलाई मैले आज इन्फर्मेसनका केही कुराहरू पनि भन्नेछु, साथसाथै रमाइला रमाइला गीतहरू बजाउनेछु। त्यस गीत मार्फत तपाईँ नाच्नु भएको छ होला, गाउनु भएको छ होला, यदि नाच्नु भएको छैन, गाउनु भएको छैन भने पनि केही छैन, आज नाच्नु हुनेछ अनि गाउनु पनि हुनेछ। हाम्रो साथीहरू भर्खर स्कुल गएर आउनु भएको होला, हाम्रो साथीहरू अनि भर्खर स्कुल गएर आउँदा आउँदै कार्यक्रम बालावास सुनेर पनि मजा लिँदै हुनुहुन्छ होला। साथीहरूलाई भन्न चाहन्छु कि यस क्रममा अझ बढी रमाइलो गर्नको लागि हाम्रो स्टेसनमा कल गर्नुहोस्। 056-56-3332 रहेको छ हाम्रो स्टेसनको नम्बरमा कल गर्नुहोस् भन्ने क्रममा हामीलाई चाहिँ 8 क्लाससम्म पढ्ने साथीले मात्र कल गर्न सक्नुहुन्छ है साथीहरू भन्ने जानकारी गराउँदा गराउँदै आउनुहोस् कार्यक्रमको सुरुवातमा सुनौ यो मिठो साङ्गीतिक आवाज। जिउने मर्ने चाहना छ मेरो, तिमीसँग जिउने मर्ने चाहना छ मेरो, तिमी बिना अधुरो, तिमी म बिना अधुरो, मलाई जोने जोने जोने जोने तिम्रै हुन मन छ, फेरी फेरी फेरी नै न भन्न, फेरी फेरी फेरी नै न भन्न, फेरि फेरि फेरि नै न भन्नुला, के साथीहरू हाम्रो स्टेसनको नम्बरमा कल गर्न पनि नाइ नभन्नु है साथीहरू. पुगै पनि साथीलाई मैले हाम्रो स्टेसनको नम्बरमा कल गर्नुहोस् भन्ने क्रममा एकदमै नाइ नभन्नु ल टु भन्ने मुभीबाट एकदमै राम्रो गीत सुनाए साथीलाई एकदमै मन पर्यो होला भन्ने अपेक्षा लिएकी छु है साथीहरू. र साथीहरूलाई हाम्रो स्टेसनको नम्बरमा कल गर्नुहोस् भन्ने क्रममा आफ्नो प्रतिभा देखाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु. 056-5-63-332 रहेको छ. यसमा आएर आफ्नो प्रतिभाहरू सबैको सामु देखाउन सक्नुहुन्छ, आफ्नो ट्यालेन्ट सो गर्न सक्नुहुन्छ है साथीहरू. आफ्नो प्रतिभालाई लुकाएर राख्नु हुँदैन, छुप्पाएर राख्नु हुँदैन. त्यसैले साथीहरू आफ्नो प्रतिभा भन्ने चिज त जति अरूलाई देखायो त्यति नै डेभलप हुँदै जाने हो. त्यसैले आफ्नो प्रतिभा देखाउन भने लाज मान्नु हुँदैन भन्ने क्रममा साथीहरू हाम्रो साथीहरूको कहिलेकाहीँ स्कुल बोर्डिङहरूमा पनि कम्पिटिसन हुन्छ नि है, सिङ्गिङ कम्पिटिसन, डान्सिङ कम्पिटिसन, रनिङ क्विज, जे जस्तो प्रोग्राम भए पनि पार्टिसिपेट हुनुपर्छ है साथीहरू. यसरी नै आफ्नो प्रतिभाको डेभलप हुने हो. त्यसैले नै आफू विनर हुनुभन्दा पनि आफ्नो प्रतिभा देखाउनु नै ठुलो कुरा हो है साथीहरू. त्यसैले साथीहरू आफ्नो प्रतिभा देखाउन भने कहिले पनि लजाउनु हुँदैन, त्यसैले लजाउनु हुँदैन भन्ने क्रममा हाम्रो स्टेसनको नम्बरमा कल गर्नु पर्यो. 056-5-63-332 रहेको छ. भन्दा भन्दै साथीलाई आज मैले एउटा इन्फर्मेसनको कुरा पनि लिएर आएकी छु. त्यसैले साथीहरू एकदम ध्यान दिएर सुन्नुहोस् है त. हाम्रो शरीरको 1/4 हड्डी हाम्रो खुट्टामा हुन्छ अरे भनेपछि 206/4 गर्दा 51.5 हड्डी चाहिँ हाम्रो खुट्टामा हुँदो रहेछ. सो हाम्रो खुट्टाको चाहिँ धेरै ख्याल गर्नु होला है साथीहरू भन्ने क्रममा आफ्नो शरीरको पनि ख्याल गर्नुहोस् भन्ने भन्न चाहन्छु. आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्. अब गर्मी महिना पनि स्टार्ट भइसकेको छ, एकदमै चर्को घाम लागिरहेको छ. बाहिर छाता ओढेर हिँड्नुपर्छ अनि लामो औला भएको टी सर्ट लगाएर हिँड्नुपर्छ. अझ व्हाइट कलरको टी सर्ट एकदम बेस्ट हुन्छ है साथीहरू. अनि पानी धेरै खानुपर्छ पनि भन्न चाहन्छु. त्यसैले गर्दा साथीहरू हाम्रो शरीरमा यस्तो एउटा अङ्ग छ जसलाई चाहिँ काम गर्नको लागि रगतको आवश्यकता पर्दैन, त्यो चाहिँ हाम्रो आँखाको रेटिना रहेछ है साथीहरू. कस्तो है साथीहरू, त्यहाँ त रगत नपाइँदो रहेछ, ब्लड सर्कुलेसन नहुँदो रहेछ है, त्यहाँ चाहिँ रगत पाइँदो रहेछ. र छोटो जानकारीसँगै फेरि पनि भन्न चाहन्छु, तपाईँ सुनिरहनु भएको छ रेडियो अर्पणमा कार्यक्रम बलावज. हामी आउने गर्छौँ हरेक शुक्रबार 3 बजेको समाचारपछि. यतिखेर हाम्रो स्टुडियोको घडीमा 3:27 गइसकेछ. त्यसैले एउटा मिठो गीत सुन्नुपर्छ, त्यसपछि एउटा छोटो ब्रेक लिनुपर्छ, त्यसपछि म फेरि पनि आउनेछु. सो हामीलाई कल गर्दै गर्नुहोस्. Thank you.

पछि फेरि पनि स्वागत छ। सुनिरहनु भएको छ सबैका लागि सधैँका लागि रेडियो अर्पण 107.5 MHz र यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम बलाउज। र कार्यक्रम बलाउजको साथमा तपाईँ सँगै रहेर यस कार्यक्रम मार्फत रमाइला रमाइला गीतहरू बजाउन अनि त्यसपछि तपाईँको प्रतिभा हेर्न अनि तपाईँलाई नै रमाइला रमाइला गीतहरूको माध्यम बाट तपाईँलाई मनोरञ्जन गराउन र साथमा इन्फर्मेसनका कुराहरू गर्न डेफिनेटली म सुझाव आइसके अन इयरमा अब आउने पालो तपाईँको। त्यसैले कल गर्नु पर्यो 056-563-332 रहेको छ हाम्रो स्टेसनको नम्बर। यसमा आएर आफ्नो ट्यालेन्ट देखाउनु पर्यो, आफ्नो लेख रचना सब सबैलाई सुनाउनु पर्यो है साथीहरू। त्यसैले लजाउनु भएन साथीहरू आफ्नो प्रतिभा देखाउन। त्यसैले हाम्रो साथीहरूभित्र कति प्रतिभाहरू लुकेको हुन्छ, कोही साथीले गीत गाउन आउने हुन्छ, जोक्स भन्ने आउने हुन्छ, कविता भन्न आउने हुन्छ, जे गर्न आउने हुन्छ, सो हाम्रो स्टेसनमा कल गर्नुहोस् भन्ने भन्न चाहन्छु। र साथीहरू भोलि त झन् शनिबार साथीहरू कति प्लान छ होला है, भर्खर भर्खर नयाँ नयाँ क्लासमा जोइन हुनुभएको छ, कति पढ्न मन लाग्छ होला साथीहरूलाई, त्यो नयाँ किताब त झन् हेरिराखौँ जस्तो लाग्यो होला है साथीहरू। मलाई पनि त्यस्तै हुन्थ्यो कि साथीहरू, नयाँ नयाँ किताब त हेरिराखौँ जस्तो पढिराखौँ जस्तो लाग्थ्यो है। त्यसैले साथीलाई पनि त्यस्तै लाग्यो होला भन्ने अपेक्षा लिएकी छु। राम्रोसँग पढ्नुपर्छ, हामी विद्यार्थीको साथी भनेकै पुस्तक हो, पेन हो, कपी हो। त्यसैले साथीहरू सुरुबाट राम्रोसँग पढ्नु पर्यो। मैले पटक पटक भन्दै आइरहेकी छु, सुरुबाट राम्रोसँग पढ्नुपर्छ। एकैचोटि लास्टमा फाइनल एक्जाममा गएर पढ्न एकैचोटि लोड हुन्छ कि साथीहरू, धेरै पढ्नुपर्ने हुन्छ। अनि यस्तो हेऱ्यो जुन पनि इम्पोर्टेन्ट लाग्छ, जुन पनि इम्पोर्टेन्ट लाग्छ, अनि त्यसपछि त के गर्ने एक्जाममा होइन। त्यसैले सुरुबाटै राम्रोसँग पढ्यो भने लास्टमा राम्रो पर्सेन्ट ल्याउन सकिन्छ है साथीहरू। भन्ने क्रममा आफ्नो प्रतिभा देखाउनु पर्यो, आफ्नो रेस्पोन्सिबिलिटी पुरा गर्नु पर्यो पढेर, अनि साथमा पढ्नुपर्ने टाइममा पढ्नु पर्यो, खेल्नुपर्ने टाइममा खेल्नु पर्यो, अब रमाइलो गर्ने टाइममा रमाइलो गर्नु पर्यो होइन। अनि त्यसपछि हाम्रो स्टेसनको नम्बरमा फोन गर्ने बेलामा फोन पनि गर्नु पर्यो नि है साथीहरू। त्यसैले 056-563-332 रहेको छ, यसमा आउन सक्नुहुन्छ भन्ने क्रममा। हाम्रो स्टुडियोको घडीमा 3:42 र यतिखेर आउनु सुनौ एउटा मिठो साङ्गीतिक आवाज। Oh, रङ्गी चङ्गी फुलहरू बगैँचामा फुल्यो भन्ने क्रममा हाम्रो स्टेसनको नम्बरमा कल गर्नु पर्यो 056-5363-332 रहेको छ। आफ्नो प्रतिभा देखाउन मन छ भने, साथीहरू सबैको सामु उजागर गर्नु मन छ भने हाम्रो स्टेसनमा कल गर्नु पर्यो। र साथीहरू तपाईँ चाहिँ हामीलाई 8 क्लाससम्म पढ्ने साथीले मात्र कल गर्न सक्नुहुन्छ है भन्ने क्रममा साथीहरूले आफ्नो प्रतिभा देखाउनको लागि आग्रह गरिरहेकी छु। साथीहरू हाम्रो साथीहरू अब कति प्लान छ होला, अब भोलि झन् शनिबार छ, धेरै पढ्ने प्लान गरिरहनु भएको छ होला। अघि पनि मैले भनिरहेकी थिएँ, अहिले झन् भर्खर भर्खर स्कुल गएर आउनुभएको होला, केही खाजा खाने तर्खरमा हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ होला, साथमा हाम्रो कार्यक्रम बलावस सुनेर पनि मजा लिँदै गर्नुहुन्छ होला है साथीहरू। हजुर साथीहरू, तपाईँ पनि आफ्नो प्रतिभा देखाउन मन छ भने, सबैको सामु उजागर गर्नु मन छ भने 056-5363-332 रहेको छ हाम्रो स्टेसनको नम्बर। र साथी लाई भनेर आज मैले एउटा यस्तो रमाइलो कविता लिएर आएकी छु, सुन्नुहोस् है त। कलम तिमी नै दुःख सुखको साथी, कलम तिमी भन्दा कोही छैन माथि, तिमी सधैँ सक्रिय हुन्छौ नभनी दिन या राति, कलम एकमात्र प्रगतिको गति, तिमीले नै छर्न सक्छौ ज्ञान र ज्योति, त्यसैले त कलम तिमी सारै नै जाति, त्यसैले त कलम तिमी सारै नै जाति। हजुर साथीहरू, कलम यति जाति छ नि, हामी विद्यार्थीको त एकदमै जाति साथी बन्छ है साथीहरू। कलमलाई जति लेखे पनि कहिल्यै थाक्दैन साथीहरू, अझ कलम त झन् जाति बनेर दुःख र सुखमा साथ दिने रहेछ है साथीहरू। कलमले रात भन्दैन, दिन भन्दैन। अब हाम्रो साथीहरू कहिलेकाहीँ यसो राति बिम्झिनु भयो भने, अब कहिलेकाहीँ कसैको ह्याबिट हुन्छ कि राति पढ्न मन लाग्ने कि, अनि साथीहरू अब म त होइन पढ्नु पऱ्यो भनेर यसो कपी पेन निकाल्यो अनि के भन्छ भन्दा पेनले, अँ यस्तो राति छ म लेख्दिनँ भन्दैन कि साथीहरू। दिन होस् या रात होस् कलमले के भन्छ, तिमी जति पढ्न तयार छौ, जति लेख्न तयार छौ, आफ्नो भविष्य उज्जवल गराउन चाहन्छौ भने डेफिनेटली म तिमीलाई साथ दिन्छु, म जति तिमी जति लेख्न तयार छौ, जति पढ्न तयार छौ, म पनि त्यति लेख्न तयार छु भन्दै रहेछ है साथीहरू। साथीहरू अझ विशेष गरी त हाम्रो विद्यार्थीको साथी भनेकै कलम हो नि होइन, त्यसैले साथीहरू कलम एकदमै जाति हुन्छ, आफ्नो कपी पेन बुकलाई एकदमै माया गर्नुपर्छ, साथमा आफ्नो ब्याग अनि ब्यागमा हालेर हिँड्नुपर्छ, कपीलाई च्यात्नु भएन, बुकलाई च्यात्नु भएन है साथीहरू, एकदमै माया गर्नुपर्छ नि साथीहरू। साथीहरूलाई हाम्रो स्टेसनमा कल गर्नुहोस् भन्ने क्रममा अब भने बिदा माग्ने बेला भइसकेछ, हाम्रो स्टेसनको घडीमा 3:49 गएछ, त्यसैले अब त डेफिनेटली बिदा माग्नै पर्छ है साथीहरू। केही छैन, म अर्को हप्ता डेफिनेटली कार्यक्रम बलावस लिएर उपस्थित हुने नै छु। र 8 मिनटसम्मको मलाई प्राविधिक साथबाट हाम्रो हँसिलो दाई राज दाईले साथ दिनुभएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु। र 104.5 MHz तरङ्गसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.nb लगइन गरेर सुन्नुहुने हाम्रो सम्पूर्ण लिसनर्स थ्याङ्क यू सो मच भन्न चाहन्छु। र अर्को हप्ता पक्कै पनि तपाईँको साथमा यस्तै माइला रामाइला कुराकानी गर्न, तपाईँसँग मिठा मिठा कुराकानी गर्न म सुजा डेफिनेटली उपस्थित हुने बाचा गर्दै आजको कार्यक्रम बालावशबाट छुटिन्छु। हवस् त, नमस्ते। Oh,